आले अहमद पर हुई क्या क्या जफा परदेस में, आले अहमद पर हुई क्या क्या जफा परदेस में, कत्ल वारिस हो गए सब बेखता परदेस में, आले अहमद पर हुई क्या क्या जफा परदेस में, कर रहे हैं शुक्र खालिक लाशे कासिम पे कर रही है शुक्र खालिक लाशे कासिम पे मां, मेरा बेटा दीन के काम आ गया परदेस में, आले अहमद पर हुई क्या जफा परदेस में, कत्ल वारिस हो गए सब बेखता परदेस में, खींच ली टूटी जवाब बेटे किसी ने से सीना, खींच ली टूटी जवाब बेटे किसी ने से सुना, देखिए शाह जमन का हौसला परदेस में, आले अहमद पर हुई क्या जफा परदेस में, कत्ल वारिस हो गए सब बेखता परदेस में, बेजुबास घर को मारा हुरमुला ने तीर से, बेजुबास घर को मारा हुरमुला ने तीर से, हो गई जुल्म सितम की इंतहा परदेस में, आले अहमद पर हुई क्या जफा परदेस में, कत्ल वारिस हो गए सब बेखता परदेस में, बाद अकबर कौन करता शेख घोड़े पर सवार, बाद अकबर कौन करता शेख घोड़े पर सवार, काम ज़ैनब ने किया अब्बास का परदेस में, आले अहमद पर हुई क्या जफा परदेस में, कत्ल वारिस हो गए सब बेखता परदेस में, छीन ले सर से रिताए ज़ैनबों कुलसुम के, छीन ली सर से रिदाए ज़ैनब कुलसुम के, جب سر شبیر نیزے پر چڑھا پردیس میں، آل احمد پر ہوئی کیا کیا جفا پردیس میں، قتل وارث ہو گئے سب بے خطا پردیس میں، شوق سے دین الہی کی حفاظت کے لیے، شوق سے دین الہی کی حفاظت کے لیے، سر دیا سرور نے زینب نے ردا پردیس میں، آل احمد پر ہوئی کیا کیا جفا پردیس میں، قتل وارث ہو گئے سب بے خطا پردیس میں، پھر کبھی سائے میں بیٹھی ہی نہیں ایک پل ربا، پھر کبھی سائے میں بیٹھی ہی نہیں ایک پل ربا، دھوپ میں دیکھا جو لاشا شاہ کا پردیس میں، آل احمد پر ہوئی کیا کیا جفا پردیس میں، قتل وارث ہو گئے سب بے خطا پردیس میں، روتے روتے قید خانے میں سکینہ مر گئی، روتے روتے قید خانے میں سکینہ مر گئی، یوں ہوئی زندان سے بچی رہا پردیس میں، آل احمد پر ہوئی کیا کیا جفا پردیس میں، قتل وارث ہو گئے سب بے خطا پردیس میں، یوں نہ لوٹا جائے گا دنیا میں کوئی گھر شمیں، یوں نہ لوٹا جائے گا دنیا میں کوئی گھر شمیں، جس طرح کن با محمد کا لٹا پردیس میں، آل احمد پر ہوئی کیا کیا جفا پردیس میں، قتل وارث ہو گئے سب بے خطا پردیس میں، آل احمد پر ہوئی کیا کیا جفا پردیس میں.